किसी ने सवाल लिखा है कि अगर कोई जिलबाब न पहने मगर अपने आप को इस तरह कवर करे कि उसका सारा जिस्म ढांप जाए, ये इस्लाम और सुन्नत की रूह से दुरुस्त है? क्या आपको सवाल समझ में आया? ये जिलबाब पहने बगैर जिस्म को ढांपना चाहती हैं, क्या ये दीन का तकाजा पूरा कर रही हैं? ये चाहती हैं कि जिलबाब के बगैर जिस्म ढांप लें, क्या ये मुमकिन है? अगर जिलबाब के बगैर ऐसा मुमकिन होता तो जिलबाब का लफ्ज इस्तेमाल करने की जरूरत क्या थी? एक सवाल तो मैं आप सब से पूछना चाहती हूँ, अगर आप अटेंटिव हैं तो, क्या ये लफ्ज कुरान में है जिलबाब? नहीं, मेरा ख्याल है आपको गलत फहमी है, इसलिए से सिर्फ जिलबाब नहीं जलाबीब है, वाहिद नहीं जमा है, इसलिए ये तो पक्की गलत फहमी निकाल लें कि ये मौलवियों का मुसल्लत किया हुआ कोई निजाम है, या कुरान में है ही नहीं। ये बहुत सुनने में आता है ना, कुरान में है ही नहीं, ये खुद ही बता रहे हैं। एक तो शक आपका ये निकलना चाहिए। दूसरी बात, आप देखिए कि जिलबाब किस चीज को कहते हैं? कमीज शलवार को जिलबाब बोला जाता है? क्योंकि कुछ लोग बार बार इसरार करते हैं मेरे पास आकर कि आखिर हमारे इस कमीज शलवार में क्या मुश्किल है, क्या ये जिस्म नहीं ढांप रहा? मेरा सवाल उनसे यह है कि क्या अल्लाह ताला को नहीं पता था कि मुसलमान औरतें घरों में कमीज शलवार पहनती हैं, या वट एवर कमीज शलवार की जगह जो भी इनर ड्रेस होता है घर का, मालूम है ना, पता है ना? क्यों कहा गया उसके ऊपर जिलबाब पहनो? वाए, कभी वो सी थ्रू होता है आपका कि ब्राज भी नजर आ रही होती हैं, कभी वो शॉर्ट होता है, कभी वो रंगदार है, कभी उस पर कोई और चीजें ऐसी लगी हुई हैं कि जो जीनत में शुमार हो रही हैं। बाजू का तो वो जिस्म के साथ इस तरह चिपका हुआ है मटेरियल ऐसा होने की वजह से कि वो सतर के तकाजे भी पूरे नहीं कर रहा, हिजाब के कहां से करेगा? तो जिसके जहन में अभी तक कोई कंफ्यूजन इस बारे में है कि जिलबाब का हुक्म कोई नहीं है कुरान में, पहले तो वो अपनी ये दूर कर ले इस आयत को पढ़कर। दूसरी बात जो बहुत ज्यादा की जाती है कि देखें, ये तो अज़वाज मुतहरात के लिए थी बातें, जब तबर्रुज की बात की जाती है तो ये कह के चुप करा दिया जाता है कि वो तो अज़वाज मुतहरात को कहा जा रहा है, आम औरत के लिए तो नहीं है ये हुक्म। चलिए आपकी बात मान लेते हैं, पूरी तरह आपसे एग्री कर लेते हैं कि वो अज़वाज मुतहरात के लिए है, कि ला तबर्रज ना तबर्रुज अल जाहिलियत लूला, लेकिन फिर यहाँ पर ये क्यों कहा गया कुल अज़वाज का व बनाते का व निसाइल मुमिनीन युदनीना अलैहिन्ना मिन जलाबी बिहिन्ना? क्यों कहा गया कि जिलबाब पहने? जिलबाब किस चीज को छुपाने के लिए है? तबर्रुज को, तो बात एक ही ना हो गई? वहां एक अंदाज में बात की गई, यहां दूसरे अंदाज में बात की गई, असल मकसूद क्या है? औरत की इज्जत और इस्मत की हिफाजत करना, उसकी जेबो जीनत को महफूज करना। और फिर मैं उनसे दोबारा बात करना चाहूंगी जो ये कहते हैं कि वो अज़वाज मुतहरात ही के लिए था। अज़वाज मुतहरात क्या हमारे लिए रोल मॉडल नहीं है? अगर आप कहते हैं नहीं है, या तो कहिए हैं या कहिए नहीं है, एक बात कीजिए, दो तो नहीं हो सकते हैं, ठीक है? और उनका हमारे लिए रोल मॉडल होना क्यों जरूरी है? क्योंकि वो आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज हैं, आपके करीब तरीन हैं। आप सल्लल्लाहु अलैहि वसल्लम अमूमी तौर पर मर्दों और औरतों दोनों के लिए उस्वा हसना है। लेकिन अब एक मौका ऐसा आता है कि जहां औरतों के खास अहकाम शुरू हो जाते हैं, उसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रोल मॉडल नहीं हो सकते बवजह मर्द होने के। क्या दीन का वो पहलू तिशना छोड़ दिया जाए, या उसके लिए कुछ होना चाहिए? और अगर होना चाहिए तो किसको रोल मॉडल बनाएंगे? लेडी दियाना को बनाएंगे या किसी और को? वो अज़वाज मुतहरात ही हो सकती हैं, बनातुन्नबी ही हो सकती हैं। और अगर उनको बनाएंगे تو پھر جو احکامات خاص خواتین سے متعلق ان کو دیے جا رہے ہیں ان کو ہمیں بھی ماننا پڑے گا۔ پھر ایک اور سوال ہے میرا کہ اگر ازواج مطہرات کو حجاب کے پیچھے سے بات کرنے کے لیے کہا جا رہا ہے تو وجہ کیا بتائی قرآن نے کہ کیوں کریں وہ ایسا؟ ذالکم اطہر لقلوبکم وقلوبہن۔ میرا سوال آپ سے یہ ہے کہ آپ میں سے کون دعویٰ کرتا ہے کہ اس کا دل ازواج مطہرات کے دل سے زیادہ مضبوط ہے، زیادہ پاکیزہ تر ہے، کہ اس کو ضرورت نہیں ہے پھر کسی اور بیرونی سہارے کی، وہ اس کے بغیر بھی اپنے آپ کو محفوظ رکھ سکتی ہے؟ ٹھیک ہے، کچھ احکامات جو آپ صلی اللہ علیہ وسلم کے لیے مخصوص تھے، ایسے کچھ احکامات ازواج مطہرات کے لیے بھی مخصوص ہیں۔ مثلا ان سے کوئی شادی نہیں کر سکتا، وہ امت کی مائیں ہیں، ان کا مقام کسی اور کو نہیں مل سکتا، ان کی جگہ کوئی اور لے نہیں سکتا، کیونکہ نبی صلی اللہ علیہ وسلم کو بھی کیا کہا گیا، اب ان کے بعد آپ ان کو بدل نہیں سکتے، ان کو طلاق نہیں دے سکتے، ان کی جگہ کوئی اور نہیں لے سکتی عورت، وہ تو ان کے لیے خاص احکامات ہیں۔ لیکن وہ احکامات جو کامن ہیں ان کے اور عام عورتوں کے بیچ میں، ان کو بھی ہم اگر صرف ان کے لیے خاص کر کے ہم چھٹی کر لیں اور ہم اس میں رخصت لے لیں، تو پھر اس آیت پر بھی عمل کیسے ہوگا؟ ایک اور بات یہ کہ یہاں پر فرمایا جا رہا ہے یا ایھا النبی قل لازواجک، اس کی کیا حکمت ہے کہ اللہ تعالی مرد پہ ذمہ داری ڈال رہے ہیں کہ وہ عورت کو پردہ کرائیں؟ اس لیے اس حکم کے مخاطب صرف خواتین ہی نہیں، نمبر ون مرد حضرات ہیں، کہ گھر کے مرد کی ذمہ داری بتائی جا رہی ہے کہ وہ اپنی بیوی کو، بیٹی کو اور رشتہ دار خواتین کو اس چیز کی طرف متوجہ کرے۔ یعنی اگرچہ براہ راست خطاب آپ صلی اللہ علیہ وسلم سے ہے، لیکن ایک حکمت کا نقطہ اس سے نکلتا ہے کہ براہ راست عورتوں کو حکم دینے کی بجائے بیچ میں آپ صلی اللہ علیہ وسلم کو ڈالا گیا، اس سے یہ پتہ چلتا ہے کہ مرد بھی ذمہ دار ہیں عورت کے حجاب کے۔ لیکن افسوس یہ کہ آج کا مومن مرد عورت کے حجاب میں رکاوٹ بن گیا ہے۔ بہت سی خواتین ایسی ہیں کہ جو حجاب کرنا چاہتی ہیں، ان کے شوہر حضرات پسند نہیں کرتے، وہ ان کو روکتے ہیں۔ تو ایک روایت میں آتا ہے کہ ایک عورت کی وجہ سے چار مرد جہنم میں جائیں گے، باپ، شوہر، بیٹا اور بھائی، اگر وہ اپنی خاتون رشتہ دار کو دین کے احکام کی پابندی نہیں کرائیں گے۔ تو عورت کے بگڑنے سے صرف عورت ہی نہیں، مرد بھی ذمہ دار قرار پائیں گے۔ بخاری کی حدیث میں آتا ہے، حضرت اسامہ بن زید کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، میں اپنے بعد مردوں کے لیے عورتوں سے زیادہ نقصان دہ کوئی فتنہ نہیں چھوڑتا۔ یعنی مردوں کے لیے عورت کا فتنہ سب سے بڑا فتنہ ہے، سب سے زیادہ نقصان دہ چیز ہے، یعنی عورت کا بگاڑ۔ اس کا یہ مطلب نہیں کہ اسلام عورت کے خلاف باعث ہے۔ دوسری طرف آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا، ساری دنیا متاع ہے اور دنیا کی بہترین متاع صالح عورت ہے، نیک عورت ہے۔ تو اس سے کیا پتہ چلتا ہے کہ اگر عورت بگڑ جائے تو اس سے بڑا بگاڑ نہیں کوئی، اور عورت اگر نیک ہو تو اس سے اچھی دنیا کی کوئی چیز نہیں۔ تو اس سے کیا پتہ چلتا ہے کہ عورت کے صحیح مقام کو متعین کرنا انتہائی ضروری ہے، اس کی اصلاح کی طرف توجہ دینا انتہائی ضروری ہے، اور دوسری طرف عورت کے بگاڑ کی طرف توجہ دینا اور اس کی فکر کرنا اور اس کی اصلاح کی فکر کرنا انتہائی ضروری ہے۔ عورت کے اخلاقی بگاڑ کی مختلف شکلیں ہو سکتی ہیں۔ نمبر ایک یہ کہ کوئی بھی چیز جب اپنے اصل مقام سے ہٹتی ہے تو بگاڑ پیدا ہوتا ہے۔ عورت جب اپنے اصل مقام کو چھوڑتی ہے، وَقَرْنَ فِي بُيُوتِكُنَّ، اور بلا ضرورت اپنے اصل مرکز سے ہٹ کر دوسری جگہ پر قدم رکھتی ہے، تو اس سے فتنہ پھیلتا ہے۔ عورت کے لیے اس کا گھر ایک پروٹیکشن کی جگہ ہے، اور اگر گھر سے باہر نکلنا پڑے تو اس کی چادر اس کی جلباب اس کی پروٹیکشن ہے، اس کے بغیر نکلنے سے منع کیا گیا ہے تاکہ مرد اور عورت کے بیچ میں جو فطری اٹریکشن ہے اس میں خرابی پڑنے سے بچایا جا سکے، اس کی خرابی سے روکا جا سکے، کیونکہ اسی کے نتیجے میں ایکسٹرا میریٹل ریلیشنز یعنی شادی کے باوجود یا شادی سے پہلے لڑکے اور لڑکی کی دوستی وغیرہ جنم لیتی ہے۔ اسی لیے آپ دیکھتے ہیں کہ سورۃ النور میں آپ نے یہ بھی پڑھا کہ اگر نان محرم گھر کے اندر آ جائیں، عورت باہر نہیں جا رہی وہ گھر کے اندر آ رہے ہیں، تو بھی اس کو اپنی زینت چھپانی ہوگی، اس کو باحیا طریقے سے معاملہ کرنا ہوگا۔ تو سمجھ میں کچھ یوں آتا ہے کہ اسلام مرد اور عورت کا جو آزادانہ میل جول ہے اس کو پسند نہیں کرتا۔ اسلام مرد اور عورت کا آزادانہ میل جول یعنی بغیر کسی رکاوٹ کے اس کو ڈسکریج کرتا ہے، کیونکہ بہت سی خرابیاں اسی سے وجود میں آتی ہیں۔ یہاں پر کچھ لوگوں کے واقعات ہیں جو اس وقت آپ کو میں سنانا چاہوں گی، کچھ ایسی کہانیاں ہیں جس میں ہم سب کے لیے کچھ سبق ہے۔ پہلی ہے ام محمد کی کہانی ہے، یہ 40 سال کی میچیور خاتون ہے۔ یہ لکھتی ہے کہ میں اپنے شوہر کے ساتھ ایک معقول زندگی گزار رہی تھی، ہم میں بہت قربت یا ہم آہنگی نہیں تھی، یعنی اتنی انڈرسٹینڈنگ نہیں تھی، اور میرے شوہر کی شخصیت میں وہ مضبوطی نہیں تھی جو کسی عورت کے لیے پرکشش ہوتی ہے، مگر اس کے اچھے اخلاق کی وجہ سے میں یہ ساری باتیں نظر انداز کر دیتی تھی۔ میرے شوہر اکثر اپنے دوست اور بزنس پارٹنر کا میرے سامنے ذکر کرتے، اکثر اس دوست سے ملاقات بھی ہوتی۔ سال گزرتے گئے اور اس سے ہماری دوستی بڑھتی گئی۔ وہ کئی گھنٹے میرے شوہر اور میرے ساتھ بیٹھ کر باتیں کرتے، میں نے اسے اچھی طرح جانا تو اسے پسند کرنے لگی، اور یہ احساس بھی ہونے لگا کہ یہ پسند دو طرفہ ہے۔ جیسے جیسے اس شخص کی عزت میری آنکھوں میں بڑھتی گئی، میرے شوہر کا مقام میری نگاہوں میں گرتا گیا۔ مجھے اپنا شوہر بہت برا لگنے لگا، اور یہ افسوس ہوتا کہ یہ شخص میری زندگی میں پہلے کیوں نہیں آیا تھا۔ ایک دن اس نے مجھ سے اپنے جذبات کا اظہار بھی کر دیا۔ حالات اتنے بگڑ گئے کہ میں نے طلاق کا مطالبہ کر دیا، اور میرے شوہر نے مجھے طلاق دے دی۔ اس کے بعد وہ بالکل بکھر گیا، اور میرے بچے بھی۔ اس سے بھی بری بات یہ ہوئی کہ اس شخص کی زندگی میں بھی مسائل کھڑے ہو گئے۔ اس کی بیوی کو میرے بارے میں پتہ چل گیا تو اس نے بہت ہنگامہ کیا، اور ان کی شادی شدہ زندگی بھی خطرے میں پڑ گئی۔ آج میں زندگی میں ہر خوشی اور امید کھو چکی ہوں۔ ہم دونوں کی شادی شدہ زندگیاں برباد ہو چکی ہیں، اور ہم کبھی اکٹھے بھی نہیں ہو سکتے۔ یہ سٹوری لی گئی ہے www.islamqa.com، شیخ محمد صالح المنجد نے یہ واقعہ بیان کیا ہے۔ ان کے پاس کسی عورت نے اپنا واقعہ بھیجا ہوگا۔ یہ ریفرنس اس لیے دے رہی ہوں کہ آپ یہ نہ سمجھے کہ میں نے کوئی اپنے پاس سے کہانی گھڑ لی۔ اصل بنیادی چیز یہی ہے کہ انسان کے اندر ایک کمپیریزن کی حس ہوتی ہے۔ ہر شخص کی زندگی میں کہیں نہ کہیں کچھ کمی ہوتی، کہیں مال کی کمی ہے، کہیں بچوں میں کوئی کمی ہے، کہیں شوہر میں کچھ کمی ہے۔ تو انسان کی جو دنیا کی محبت یا نفس کی خرابی ہے، وہ ہمیشہ بہتر سے بہتر کی تلاش میں رہتی ہے۔ جتنا بھی مال مل جائے اس سے زیادہ، جتنے بھی اچھے اللہ تعالیٰ رشتے دے، لوگ دے، ان سے آگے بڑھ کر، یعنی نگاہوں کا کہیں قناعت پسند نہ ہونا، یہ سب کچھ اس کی خرابی کا سبب بنتا ہے۔ اور پھر اگر ایک عورت کا دوسرے لوگوں سے زیادہ رابطہ نہیں، تو پھر صبر اور قناعت کی کیفیت بہتر ہو سکتی ہے۔ چھوٹی موٹی کمی کوتاہی پہ انسان درگزر کر لیتا ہے، لیکن جب فری مکسنگ شروع ہوتی ہے تو پھر انسان کو اپنی محرومیوں کا احساس زیادہ ستانے لگتا ہے، اور نتیجہ تن انجام وہ ہوتا ہے جو ابھی آپ نے سنا۔ اسی طرح ایک اور واقعہ سعودی گزٹ کا۔ سعودی گزٹ یعنی سعودی اخبار کے مطابق ایک اخباری سروے سے پتہ چلا ہے کہ نئی دہلی میں 72% عورتیں سیکشلی ہراس ہو چکی ہیں، 18% نے کہا کہ وہ روز اس کا سامنا کرتی ہیں، 16% نے کہا کہ وہ مولیسٹ بھی ہو چکی ہیں۔ آدھی سے زیادہ خواتین کا کہنا تھا کہ وہ سفر کرتے وقت خود کو غیر محفوظ محسوس کرتی تھی، 38% پبلک پلیسز میں ایسا محسوس کرتی ہیں۔ ویمنز گروپ کے مطابق انڈیا میں ہر گھنٹے ایک عورت کا ریپ ہوتا ہے، دن کو سڑک کے کنارے بھی ایسے واقعات پیش آئے ہیں۔ کیا پھر بھی ہم کہیں گے کہ آج کل کے حالات دور نبوی سے بہتر ہیں، کہ اب پردہ کرنے کی علت یا ضرورت باقی نہیں رہی؟ ممبئی یعنی بامبے کے مہاراشٹر حکومت نے خواتین کو निडर बनो, अपना दिफा करो मंसूबे के तहत जूडो की तरबियत देने की एक तजवीज की मंजूरी दी है। हालिया कई बरसों से रास्तों में खवातीन के साथ छेड़छाड़ के वाकयात में बेहद इजाफा हो गया है। इसके मद्देनजर खवातीन को अपनी हिफाजत आप की तरबियत देने का फैसला किया है। इस्लाम ने जूडो कराटे की बजाय अपने आप को खुद महफूज करने का सबक दिया है कि अपनी जेब जीनत जाहिर नहीं करो, अपने जिस्मानी फिगर जाहिर नहीं करो, यानी किसी को दावत ही नहीं दो कि कोई हमला आवर हो तो आप जूडो कराटे से उसका मुकाबला करें। सोचने की बात यह है कि अगर औरत जूडो कराटे सीख भी ले और मर्द भी अगर सीखा हुआ हो, क्योंकि ये ऐलान फिर सिर्फ औरतों के लिए तो नहीं, अगर मर्दों को ये पता चल जाए कि औरत जूडो कराटे सीख रही है तो वो भी सीखना शुरू कर देंगे, और अगर दोनों के दरमियान मुकाबला हुआ तो जीतेगा कौन, तो मसला तो वहीं रहा। पाकिस्तान में भी एक सर्वे के मुताबिक एक साल में 701 खवातीन अगवा की गई, 201 को सेक्सुअली हरास किया गया। 2002 में एक एनजीओ ने यूनिसेफ वगैरह की मदद से एक रिपोर्ट तैयार की जिसके मुताबिक 2001 में 587 औरतों के रेप के केसेस रिपोर्ट किए गए। ये रिपोर्ट छपी थी रिव्यू में अप्रैल 2002 में। अब ये तो वो केसेस हैं जो रिपोर्ट किए गए, लेकिन हमारे मुल्क में कितने केसेस रिपोर्ट किए जाते हैं? इसलिए कि लोग इज्जत के जाने से डरते हैं और ऐसी बात करते भी नहीं है, और ऐसे जुल्म का कहीं जिक्र भी अमूमन नहीं होता क्योंकि अल्टीमेटली फिर मुश्किल पेश आती। एक सर्वे के मुताबिक मार्च 2001 से 2002 तक 881 औरतों का कत्ल किया गया जिसमें से 324 से ज्यादा खवातीन को गैरत के नाम पर कत्ल किया गया। और ये आपको पता है कि गैरत के नाम पर कत्ल क्या है? करोकारी जिसको बोलते हैं, और उसकी भी बुनियादी वजह यही है कि मर्द और औरत पर इल्जाम होता है कि वो एक दूसरे से नाजायज ताल्लुकात रखते हैं, और उसको फिर वो बजाय इसके कि एक कानूनी तरीके से उसका हल तलाश करें, वो खुद ही इलाज करना शुरू कर देते हैं जिससे और कई किस्म की खराबियां फैलती हैं। ये भी द रिव्यू की रिपोर्ट है अप्रैल मई 2002 की। फिर इसी तरह अमूमन ये होता है कि जब औरत को बगैर जिल्बाब के घर से निकलना हो तो उसको जरूरत पेश आती है अपने आप को ज्यादा बेहतर तौर पर एक ज्यादा मोर अट्रैक्टिव वे में बाहर निकलने की, क्योंकि फिर सिर्फ सादगी से कोई भी नहीं निकलता। कभी ऐसा नहीं हो सकता कि कोई बगैर इस्त्री के कपड़ों से निकल खड़ा हो या बगैर मैचिंग के या फिर बगैर बने संवरे। अमूमन आप बाहर निकली हुई खवातीन को आम मुशाहदे में देखते हैं कि घर की नस्बत भी वो ज्यादा बन संवर कर बाहर आती हैं। अब अगर मामूली कामों के लिए भी घर से बाहर निकलना है और उसके लिए बनने संवरने पर आपको तवज्जो देनी है तो कई दफा आपको अपनी जात ही पर तवज्जो देने की जरूरत रहती है, नतीजतन घर और बच्चे भी इग्नोर होते हैं या निगलेक्ट होते हैं। इसके बारे में भी द रिव्यू 2002 के एक शुमारे के मुताबिक वालदैन की गफलत के बच्चों पर मुजिर असरात उनकी शख्सियत में नजर आते हैं। मसलन बच्चे में डिप्रेशन, अपनी उम्र से बढ़कर जिम्मेदारी उठाना, मुसलसल भूख या प्यास का शिकार रहना, खाना चुराना, किसी का लम्स या तवज्जो चाहना, पुअर सोशल रिलेशनशिप्स, नशा वगैरह का इस्तेमाल, तोड़ फोड़ और जराइम में मुलव्वस होना, सुस्ती और थकन का शिकार रहना पाए जाते हैं। फिर बाज़ोकात इसके असरात नस्लों तक जाते हैं। अगर औरत या मर्द बद किरदारी और बुराई का शिकार हो जाए तो ये खराबी नस्लों तक जाती है, क्योंकि बच्चे अमूमन वही करने लगते हैं जो अपने माँ बाप को करते देखते हैं। एक 19 साल की लड़की ने बताया कि बचपन से वो अपने घर में देखती कि शाम को फैमिली फ्रेंड्स की दावतें होती, माँ मेहमानों की खातिर तवाज़ों में लगी होती मगर बाप दूसरी औरतों को देखता, यानी जो भी घर में मेहमान आते, और उनके हुस्न से भरपूर फायदा उठाता। उसने ये भी देखा कि एक औरत खास तौर पर अपने हुस्न से उसके बाप को रिझाने की कोशिश करती है। अचानक से ये दावतें होना रुक गईं और माँ बिल्कुल कोलैप्स कर गई, शायद कि उसे अपने शौहर और उस औरत के बारे में पता चल गया था। जब ये लड़की जवान हुई तो उसने बहुत से लड़कों से दोस्ती की और अपने बाप के जुल्म का बदला सब मर्दों से लेती, उनको अपने पीछे लगाती और उसमें खुशी महसूस करती और फिर उनको धोखा दे जाती। ये भी उसी वेबसाइट से ली हुई कहानी है। फिर यह है कि बेपर्दगी और अपने जाहरी हुलिये को हसीन से हसीनतर बनाने की कोशिश करते रहने से माशरे में जाहिरियत परस्ती को फरोग मिलता है। अखलाक और किरदार की जगह सिर्फ हुस्न और स्टेटस ही इंसान की पहचान और कामयाबी का मेयार समझे जाते हैं। ایسی عورتیں عموماً پرسکون نہیں رہ سکتی کیونکہ وہ اپنی امیج کی غلام ہو جاتی ہیں، وہ دوسروں کی اپریسیشن اور تعریفوں پہ جیتی ہیں، اس کا کنٹرول اوروں کے ہاتھ میں ہوتا ہے یا ٹرینڈز کے ہاتھ میں۔ اپنے حسن کے مان پڑ جانے کا ہر وقت خوف لاحق رہتا ہے، ہر وقت یہی سوچتی رہتی ہے کہ کہیں اس کی ساری ریلیشن شپ محض اس کی ظاہری خوبصورتی پر منحصر تو نہیں۔ اس لیے حسن کو برقرار رکھنے کے لیے کاسمیٹک سرجری اور اینٹی ایجنگ ٹریٹمنٹس وغیرہ کرتی رہتی ہیں، جس پر پھر ایکسٹرا پیسوں وغیرہ کا ضیاع ہوتا ہے۔ دا ریویو مارچ اپریل 2002 میں ایک رپورٹ کے مطابق بیشتر عورتیں اپنی اپیئرنس کے بارے میں ناخوش رہتی ہیں۔ میڈیا پہ ڈیجیٹلی حسین بنائی ہوئی عورتیں دکھا کر عورتوں میں لو سیلف اسٹیم پیدا کرتا ہے، جس سے عورتوں میں ایٹنگ ڈس آرڈر، ذہنی امراض اور لو اچیومنٹ پائی جاتی ہے۔ سائیکالوجسٹ اور کاؤنسلرس کا کہنا ہے کہ اگر مسلسل طور پر اپنے آپ کو خوبصورت بنانے کی کوششیں کی جائیں تو اس سے اپنے بارے میں انہیلدی امیج جنم لیتا ہے۔ جو لوگ اپنی ظاہریت سے خوش نہیں ہوتے عموماً زندگی کے دوسرے میدانوں مثلا معاشرتی اور ذاتی زندگی میں بھی مسائل کا شکار رہتے ہیں۔ یہ وبا پاکستان میں بھی پھیل رہی ہے، یہاں تک کہ بچے بھی اپنے موٹاپے کے بارے میں فکر مند رہنے لگے ہیں، اور تقریباً 50% ٹین ایجرز نے کہا کہ وہ ڈائٹ کر رہے ہیں، یعنی ایک سروے میں۔ دا ریویو کے مطابق ان لڑکیوں میں یہ فگرز اور زیادہ ہائی ہیں جو کو ایڈ اسکول میں پڑھتی ہیں اور لڑکوں کے سامنے اچھا نظر آنا چاہتی ہیں۔ اب آپ دیکھیں کہ گروئنگ ایج میں اگر ڈائٹنگ شروع ہو جائے، اور ہو سکتا ہے کہ وزن بڑھنے کی وجہ محض زیادہ کھانا نہ ہو بلکہ اور کچھ فیکٹرز ہوں، کچھ اور اندرونی جسمانی خرابیاں ہوں، تو آپ آئندہ زندگی میں جا کے پھر کیا ہوگا کہ جبکہ عورت کی جسم کے اوپر کئی ایسے مسائل گزرتے ہیں جیسے بچوں کی پیدائش، ولادت وغیرہ، ان کو دودھ پلانا، تو اگر وہ ارلی ٹین ایج میں ہی ڈائٹنگ شروع کر دیں تو ہڈیاں کمزور رہ جائیں گی، آئندہ زندگی کے بوجھ کیسے اٹھا سکتی ہیں۔ حقیقت یہ ہے کہ عورت کو وہ صفات اپنے اندر پیدا کرنے کی ضرورت ہے جو وقت اور عمر کے ساتھ کم ہونے کی بجائے مزید پختہ اور خوبصورت ہو جاتی ہیں۔ کیونکہ خوبصورتی کے بارے میں کہا جاتا ہے کہ بیوٹی از اونلی اسکن ڈیپ، یعنی اس کا اثر صرف اسکن تک ہی ہے، لیکن اگر ایک خاتون کا باطن خوبصورت ہے اور انٹلیکچولی اسٹرانگ ہے، جیسا کہ ازواج مطہرات کو تبرج سے منع کر کے آلٹرنیٹ کیا دیا گیا، وَاذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ، کہ ظاہریت کو سجاتے رہنے اور اس کے دکھاوے کی بجائے کیا کرو، علم کی دنیا میں نام پیدا کرو اور اس میں اپنے آپ کو مشغول کرو، یعنی اندر سے اپنے آپ کو اسٹرانگ کرو۔ پردہ کرنے سے ایک اندرونی سکون، آزادی اور قوت کا احساس ہوتا ہے۔ عورت کا اخلاق و کردار اس کی پہچان بن جاتا ہے، نہ کہ اس کا جسم، اور وہ دوسروں کی رائے پر زندگی گزارنا چھوڑ دیتی ہے۔ یہ بات سمجھ میں آئی آپ کو؟ یہ جو نقطہ ابھی میں نے بولا ہے اس کو ذرا دوبارہ توجہ سے سنیے کہ ایک طریقہ تو وہ جو ابھی بتایا گیا کہ عورت ہر وقت اپنے آپ کو ظاہری طور پر حسین بنانے کی کوششوں میں لگی رہے، کچھ وقت ڈائٹنگ کرنے میں، کچھ وقت کپڑے خریدنے میں، ڈیزائن دیکھنے میں، ڈیزائنرز کے چکر لگانے میں، پھر ٹیلرز کے پاس آنے جانے میں، اور اپنا وہ مال جو وہ سب کا خراب کر سکتی ہے کسی اور اچھے کام پہ لگا سکتی ہے، وہ سارے کا سارا پلٹ پلٹ کے اپنی ہی ذات پہ خرچ کرنے میں لگاتی رہے۔ ایک تو زندگی گزارنے کا یہ طریقہ ہو سکتا ہے، اور پھر یہ کہ اس طرح وہ دوسروں کی رائے کی غلام بن کے رہ گئی۔ اب لوگ یہ پسند کر رہے ہیں تو میں ایسی بن جاؤں، اب لوگوں کی پسند یوں بدل گئی ہے تو ویسی بن جاؤں، اب یہ کپڑا ان ہے تو یہ مجھے پہننا چاہیے، اب یہ ڈیزائن اور یہ رنگ اور یہ اسٹائل اور یہ لینتھ اور یہ ویڈتھ کپڑوں کی چاہیے تو اب میں اس کے مطابق اس کی کپڑوں کی آلٹریشن کراتی رہوں۔ تو ایک تو سارا جھنجھٹ یہ کہ آپ کی تخلیقی قوتیں، صلاحیتیں سارا وقت اس کام میں لگ جائیں، اور دوسرا یہ ہے کہ آپ اپنی ایک آزادی کے ساتھ جئیں۔ اس لیے پردہ کرنے سے ایک اندرونی سکون، آزادی اور قوت کا احساس ہوتا ہے، آپ کے اندر ایک اور طرح کا کانفیڈنس ہوتا ہے، عورت کا اخلاق اور کردار اس کی پہچان بن جاتا ہے، نہ کہ اس کا جسم۔ عورت کا اخلاق اور کردار اس کی پہچان بنتا ہے، اس کی کوالٹیز، خوبیاں اس کی پہچان بنتی ہیں، اس کا ٹیلنٹ، اس کے سکلز، اس کی مہارتیں، نہ کہ محض اس کا جسم۔ اور وہ دوسروں کی رائے پر زندگی گزارنا چھوڑ دیتی ہے، یعنی جب ہم ہمیشہ یہ دیکھتے کہ دوسروں کو کیا پسند ہے، ہاں ہمارے لیے وہ کتنا ہی مشقت کا سبب بنے، تو ہم دوسروں کے غلام بن کے جی رہے ہوتے ہیں۔ یہی بات ہے کہ جس نے ایک کنورٹ کو متاثر کیا۔ ڈیلی میل 2002 کی فیمل اسپیشل رپورٹ میں کنورٹڈ عورتوں کے انٹرویو پبلش ہوئے، اور ان میں سے ایک عورت کا بیان ہے उनकी उम्र 39 साल है और वो ड्यूसबरी में रहती हैं और उनका नाम कैथरीन वार्ड था। कहते हैं कि वो एक मजहबी ईसाई खानदान में बड़ी हुई, मगर इसके बावजूद जब वो चर्च में लोगों से मिलती तो सोचती कि इनकी तरजीहात गलत हैं। उसका कहना है, चर्च में कभी किसी ने मुझे अच्छा इंसान होने पर कॉम्प्लीमेंट नहीं किया, बल्कि कभी मेरी हमदो सना में खूबसूरत आवाज की तारीफ करते, कभी मेरे हसीन बालों की तारीफ करते, या ऐसी चीजों की तारीफ जिनके साथ मैं पैदा हुई थी। समझे? यानी लोग मेरी तारीफ करते मेरी उन चीजों के साथ जो मैं लेकर पैदा हुई थी। बाल अल्लाह ने दिए हैं, रंग शक्ल अल्लाह ने पैदा की है, आवाज अल्लाह ने दी है। वो तो कितनी समझदारी की बात है ना, कि कितनी अकलमंदी की बात है कि लोग मेरी तारीफ कर रहे हैं मेरे जिस्म की, और बस इनको सिर्फ मेरे जिस्म से दिलचस्पी है। मगर जो मेरी शख्सियत या इंसानियत का हिस्सा न थे, यानी उसमें मेरी कोई काविश न थी, आहिस्ता आहिस्ता मेरी बेसुकूनी बढ़ती गई, यहां तक कि फिर मैंने कई साल बाद इस्लाम कबूल किया। हिजाब करना अगरचे मुश्किल था, मगर उसने मुझे आजाद कर दिया। मैं इसके जरिए लोगों से मुतालबा कर रही थी कि लोग मुझे एक इंसान के तौर पर परखें, ना कि मेरी लुक्स की बिना पर, और मुझे कुव्वत का भरपूर एहसास होने लगा। यानी हिजाब ने उन्हें किस तरह सुकून दिया कि वो चाहती थी कि लोग मेरे बालों और आंखों की नहीं तारीफ करें, इसलिए कि इसमें मेरा कोई कमाल नहीं है, तो पैदा करने वाले का है। लोग मुझे मेरी शख्सियत से पहचाने। और इस्लाम लाने के बाद जब हिजाब किया, अगरचे ये एक मुश्किल स्टेप था, लेकिन इससे मुझे आजादी मिल गई कि वो तो छुप गया जिसमें लोग उलझ जाते थे, अब वो सामने आने लगा जो मैं असल थी। हम भी अमूमन लोगों को किस पे परखते हैं? अमूमन शैदा होने वाले या चाहने वाले महज जिस्मानी चीजों पर ही दूसरों को परखते हैं। उनकी जो क्वालिटीज हैं या जो उनके अंदर का इंसान है, उसकी खूबसूरती दूसरों को नजर ही नहीं आती। एक और बच्ची ने लिखा है कि मुझे लगता है कि पर्दा करने से, खुसूसा नकाब करने से, घर के मर्दों का एतमाद बहाल होता है। नकाब करने से पहले मैं जब अपने भाई के साथ बाहर जाती, हमेशा किसी न किसी से उसकी लड़ाई हुआ करती, और मैं बाहर जाने से आजिज हो गई, क्योंकि वो कहीं किसी का गिरबान खींच देता, कभी किसी को आंखें दिखाता, यानी कि वो मेरी बहन को क्यों देख रहे हो वगैरह। मगर निकाब कर लेने के बाद मैं सुकून में आ गई, और अब भाई किसी से नहीं लड़ता और मुझे खुद भी जाने देता है, क्योंकि उसका एतमाद डेवलप हुआ है। बाप और भाई क्यों इश्तियाल का आमतौर पर शिकार होते हैं? क्योंकि वो खुद चाहे दूसरी औरतों को देखें भी, लेकिन उनको किसी का अपनी बहन या अपनी बीवी की तरफ देखना बाज़ोकत पसंद नहीं होता। बाज़ को ऐसा नहीं भी होता, लेकिन जो ये फील करते हैं, बाज़ोकत ऐसी झड़पें संगीन लड़ाई और कत्ल तक बात जा पहुंचाती हैं।